www.attableek.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إنك لعلى خلق عظيم. صدق الله العظيم. یہ ہمارے حضرت شاہ محمد رحمہ صاحب سے روح کی کتاب اخلاق کے سبق. حضرت کی بہت خواہش تھی کہ اس کتاب کا خلاصہ آ جائے، چنانچہ ہم لوگوں سے اس کا اظہار کیا. تنبیہ المقتدی حضرت کے پاس تھا، ماشاء اللہ ماؤ عمر صاحب نے اس کا کیا، حضرت کو بہت پسند آئی، لوگوں بھی وہ پسند آئی، لوگوں نے بہت قبول کیا. اخلاق سلف سب کتابیں رہتی ہیں، تو بہت دنوں کے بعد میں نے دیکھا، میں کہا کہ تو ہم چھوڑے ہی ہوئے ہیں، سنا چکا ہوں کئی مرتبہ، آج پھر چاہا کہ آج اس کو سناؤں. ساتھ میں رہتی ہے. بسم اللہ، سلف صالحین کے اخلاق میں سے ایک یہ ہے کہ دوستوں کے حالات اکثر دریافت کرتے رہتے ہیں. یہ بھی بہت خاص بات ہے. بس سلف صالحین کے اخلاق میں سے یہ بات ہے کہ دوستوں کے حالات اکثر دریافت کرتے رہتے ہیں، یوں ہی بیکار نہیں، بلکہ تاکہ ان کو کھانے، کپڑے، نقود، ادائے قرض وغیرہ امور میں امداد کرتے رہے. اس لیے بولتے ہیں اس وقت ہو سکتا ہے کہ ہمارا دوست پریشان ہو، ہم کو اس کی اطلاع بھی نہ ہو، تو اس لیے وہ پوچھتے تھے تاکہ اگر کوئی درد سمجھ جائے تو اس کو ہم پوری کریں. یہ بھی اس میں شمار کیا ہے اخلاق میں. دوستوں کے حالات اکثر دریافت کرتے رہتے، یوں ہی بیکار نہیں، بلکہ تاکہ ان کو کھانے، کپڑے، نقود، ادائے قرض وغیرہ امور میں امداد کرتے رہیں. لیکن اب یہ خسر کر عدم ہو گئی ہے. یہ بھی علامہ شارانی ہے، 11ویں صدی کے ہیں. اس زمانے میں کل عدم تھی، تو اس زمانے میں اس کا وجود پر سے شکایت کرتے آپ نے کہ اتنی مصیبت ہے، کوئی پوچھنے والا نہیں. دل درد مند ہونا چاہیے، اخبار بھی تو اسی لیے دیکھنا چاہیے تاکہ ایسی پریشانیاں دیکھے، کم سے کم دعا تو کر دیں. دل درد مند اس کا بھی ثواب ملے گا. حدیث میں آتا ہے کہ اگر مشرق کے مسلمان کو یا مغرب کوئی مصیبت آ گئی تو مغرب کے مسلمان کو درد مند ہونا چاہیے. یہ حقوق ہے، ایک دوسرے کے حقوق. میں حضرت شاہ محمد رحمہ صاحب نے بھی زیادہ تھا وہاں شاہ رسول اللہ صحیح زمانے ہی میں، بلکہ حضرت اکثر حضرت جیب میں نہیں رہتے تھے. جتنا ماں محمد رحمہ صاحب جیب میں سب چیز رکھتے تھے، حضرت بالکل برعکس، دونوں پیر ہمارے دونوں برعکس، وہ جیب میں کچھ نہیں رکھتے تھے، یہ جیب میں سب کچھ رکھتے تھے. اتنا کھلی ہے دونوں سے نہیں بات. حضرت کو تعویل لکھنے ذرا بھی مناسبت نہیں ہے، حضرت کو تعویل لکھنے پوری مناسبت، جس بھی چیٹھی چل لکھتے چلے جائیں. مگر محمد احمد حضرت فرماتے ہیں مجھ کو ایک اشارہ، جتنا بار تعویل لکھنا موت ہے موت. 20 خط لکھ دیتے تھے اسلائی. الحمدللہ ابھی میں ایک خوبصورت لکھے وہ ہے جس کے یہاں رہتا آدمی، دو تین دن سے تھا خط میں، گھبراہٹ ہو گئی ہے طبیعت. کتنی دیر تک لکھ، خالی الحمدللہ لکھنے میں بھی کئی سے آدھا گھنٹہ ہو گیا. نہیں سو رہا اگر کیا خطوط کے جوابات کیا تمام بہت پہلے خطوط آتے تھے ہمارا، اب کبھی 12 بجے رات میں آیا، کبھی سفر سے اور بھی خطوط دیکھتا تھا، کبھی 20, 25, 30, 40 ایسے رہتے تھے. اسی وقت لکھنا شروع کر، رات ہی بھی لکھنا شروع کر دیتا، وہ انتظار کرتا ہوگا. میرے ذہن میں یہ آتا تھا ये खत कुछ नहीं, खत वाला कुछ सब कुछ है, इंतजार करता बहुत कुछ हमारे तुम्हारे साहब सलाह मजी से उठते थे, तो उनके लिए में तो कुछ रहता नहीं, उठते थे तकिया के नीचे देखते थे रुपया है, तो उमूमन 10 रुपया चाहते थे, मोहम्मद अहमद साहब को दे लो दिया दे। मैं जाता था तो मौलाना पहुँच जाते थे वहाँ, साबरी मंदिर जाता था देता था, बहुत खुश होते थे, कहते थे हजरत की मोहब्बत, बहुत खुश होते थे, 10 रुपया बहुत, लेकिन देते थे हमेशा दिया। कहाँ अल्लाह का सिलसिला था, इधर हजरत मोहम्मद अहमद साहब ने फरमाया बड़े दिल से मौलाना, सभी को खिताब किया हमसे ने, अब तो रस्म अखलाक भी खत्म हो रहा है, असली अखलाक जो कल्ब से जिसका ताल्लुक है वो तो रहे नहीं, यानी रस्मी और सरसरी जो अखलाक वो भी खत्म हो, कोई किसी को पूछने वाला भी नहीं तुम्हारी तबीयत कैसी है, हाल कैसा है, ये मैं सच कहता हूँ, इसका मुझे कल्प मेरे असर पर मौलाना के एतकाद का सबसे बड़ा दर्जा मेरा ये जुमला हुआ, ये शख्स साहब मसीह है, दिल साहब दिल है, उसको इतना दर्द से इतना कहा कि मौलाना असली अखलाक कल्बी है उसका तो पता ही नहीं है, रस्मी अखलाक जो जाहिरी अखलाक है कि किसी मौके पर पूछ देना कैसी तबीयत है, ये भी खत्म हो रहा है, बहुत अल्लाह का शुक्र है मौलाना की तबीयत ऐसी थी, ये देखिए ये फरमा रहे हैं, हमेशा पूछते थे हम लोग से, हाँ ठीक है मौलाना ठीक है, मालूम होता फौरन घर में बीमार है, खैर वो सब क्या मतलब चलिए। सलफ सालहीन के अखलाक में से एक ये है कि दोस्तों के हालात अक्सर दरियाफ्त करते रहते हैं, यूं ही बेकार नहीं बल्कि ताकि उनको खाने कपड़े नकूद अदाए कर्ज वगैरह उमूर में इमदाद करते रहे, इसलिए पूछते थे, लेकिन अब यह खसरत कल आदम हो गई है, खुद अल्लामा शारानी लिख रहे हैं 11वीं सदी के हैं, बल्कि लोग उसके बरखिलाफ चल रहे हैं, अक्सर दफा लोग अपने दोस्त से पूछते हैं कि तुम कैसे हो, तो वो जवाबन कहता है मैं अच्छा हूँ अल्हम्दुलिल्लाह, और असल हकीकत मख्फी रखता है अल्हम्दुलिल्लाह कह दिया, क्योंकि उसे मालूम है कि मेरे दोस्त को मेरा गम नहीं है, नहीं दोस्त का हाल दरियाफ्त करना भी एक कलमा है जिसकी आदत सी हो गई है, कैसे हो ठीक है, उस जमाने में उसका कुछ नतीजा नहीं, चुनाचे देखने में आता है कि लोग चलते चलते दोस्त के हालात दरियाफ्त करते हैं और जवाब का इंतजार भी नहीं करते आगे बढ़ जाते हैं, कैसे हो अच्छे आगे बढ़े, ये उस जमाने के लिए तर्जवानी कर रहे हैं, यानी न सायल जवाब के लिए छहरता है और न मसूल आना हो जवाब देने की तकलीफ बर्दाश्त करता है, इसी बात से हजरत अली यानी खवास फरमाते हैं कि तुम अपने दोस्त की इमदाद या उसके गम की बर्दाश्त या उसके लिए दुआ करना नहीं चाहते तो दोस्त से उसकी हालत हर की तैयार न करो, क्योंकि ये मुनाफकत है, ये सोच के पूछो कि अगर इसको कोई जरूरत होगी तो पूरी करेंगे, मालिक बिन दीनार रहमतुल्लाह से पूछा गया कि आपकी तबीयत कैसी है, तो आपने फरमाया मुझे मालूम नहीं कि जन्नत में जाऊंगा या दोजख में, ये तबीयत ये हमारे हजरत। ऐसा ही इमाम शाफी रहमतुल्लाह से सवाल हुआ कि आपका मिजाज कैसा है, तो आपने फरमाया अल्लाह ताला का रिज़्क खाता हूँ और उसका शुक्र अदा नहीं करता, इमाम शाफी भाई उनका किताब मजा सुनाने लायक है, मैंने कहा मैं भूल ही गया था इस किताब को, एक हफ्ता पहले निकाला है इसको, उसी में रखती है बहुत अच्छी किताब, और देखिए पहले मालिक बिन दीनार और उसके बाद इमाम शाफी का फरमाते थे हमारे हजरत के हमारे तमाम आइम्मा साहिब निस्बत हुए हैं, बगैर साहब नस्बत होने के इतना बड़ा काम उसे न लिया जाता, फरमाते थे आइम्मा के बारे में कहते सब साहब नस्बत امام صاحبی کی معمولی واقعات پڑھی ان کے ملفوظات تو آسس کیجیے گا. حضرت امام محمد امام شافی کا عجیب وہی بات. ایسے ہی امام شافی رحم اللہ سے سوال ہوا کہ آپ کا مزاج کیسا ہے؟ آپ نے فرمایا اللہ کا رزق کھاتا ہوں اور اس کا شکر ادا نہیں کرتا. امام شافی ابو درداء رضی اللہ سے بھی یہی سوال ہوا, حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ سے بھی یہی سوال ہوا تو آپ نے فرمایا اگر میں آگ سے بچ جاؤں تو اچھا ہوں. یہ حالات ہمارے بزرگ آگ سے جاننا کیا ہے. ایک دفعہ مالک بن دینار رحم اللہ سے یہی سوال ہوا تو انہوں نے کہا میری عمر کم ہوتی جا رہی ہے. بسا یہی تصور آخرت کا خیال یہی سب سے بڑی نعمت. دنیا نے غفلت کے دور میں آخرت کا خیال ہونا ہی بہت بڑی بات ہے. ہمارے حضرت خواجہ جلیل حضرت صاحب ڈپٹی تھے ملائش کی, تو وہ گئے ماسٹر ڈاکٹر سے آپ کچھ لکھے سمجھا رہا تھا. خواجہ صاحب پیچھے کھڑے ہو گئے, اچارے اسے دیکھا کہ ہمارا آفیسر میں بے ہوش ہو گر گئے. یہ بات حضرت خواجہ صاحب نے ماں تھانوی سے کہا کہ حضرت مجھے یہ خیال ہوا کہ مجھ کو دیکھ کر کہ وہ بے ہوش ہو گیا, اثر ہوا دعا کیا ہوگا ہم لوگوں کا. تو فرمایا اچھا یہ خیال ہونے لگا بس یہی ہے. یہ حضرت نے تھانوی نے اس پر ڈال دیا ہے ایسے خیالات کا پیدا ہونا کہ دنیا کے حالات سے آ کر کوئی آ کر لینا بہت بڑی بات ہے. یہ مجھے صاحب یہی تصوف یہی سلوک بزرگ اخلاق سلف ہے نا. اسی دن آپ اقوال سلف جو لکھنا ہے تو اسی کی وجہ ڈائی ہے حضرت نے. اب کیا کہیں, سب حضرت کتابوں کے دیتے تھے پیسے ہمارے پاس بتا دیے بھی بات. ایک دفعہ مالک بن دینار بڑے شخص ہیں, ایک دفعہ مالک بن دینار رحم اللہ سے یہی سوال ہوا تو انہوں نے کہا میری عمر کم ہوتی جا رہی ہے اور گناہ زیادہ ہوتے جا رہا ہے. حامد رفع پروفیسر صاحب پوچھا گیا تو آپ نے فرمایا خیر و عافیت ہے. تو حاتم اعظم نے کہا کہ اے حامد خیر و عافیت اس وقت ہوگی جب پل سراج سے عبور ہو جائے گا اور جنت میں داخل ہو جائے گی تب خیر و عافیت. بہت واقع بیان کرتے تھے حضرت ماں محمد علی مغیری کا حلوہ شاہ رسول اللہ صاحب. بہت ان سے کوئی پوچھتا کہ حضرت مزاج کیسا ہے, فرماتے تھے کیا مزاج پوچھتے ہو جب تک یہ خبر نہ معلوم ہو جائے کہ میں جنرل میں داخل کر دیا گیا. اس وقت تک حضرت فروغ کہتے تھے چونکہ ایمان بین الخوف ہونے جا رہا ہے. ابراہیم ماں محمد علی صاحب نام لے کے بہت فرمایا ماں محمد علی مونگیری یہ فرماتے تھے. ہمارے حضرت نام لیتے تھے. اللہ تعالیٰ ہم سب لوگوں کو ان اخلاق سے متصف فرمایا. ہاں نے فرمایا خیر و عافیت ہے. تو حاتم اعظم رحمۃ اللہ نے فرمایا اے حامد خیر و عافیت اس وقت ہوگی جب پل صراط سے عبور ہوگا اور جنت میں داخل ہو جائیں گے. تو حامد نے کہا کہ آپ نے ٹھیک کہا, اے دوست ان باتوں کو نکال رکھ. ٹھیک کہا. سلف صالحین کے اخلاق میں سے ایک یہ ہے کہ شیطان کی جنگ سے باز نہ آتے. ایک سے ایک اور نہ اس کے فریب اور اس کے گھاتوں کی تلاش میں سستی کرتے. مطلب رہتے کہاں تو شیطان ہم کو دھوکہ دے دے گا. تو سلسلہ مناظر چلی جا رہی ہے, ختم تھوڑی نہیں تاخیر وقت تک رہے گی. اندری رامی خراش ہومی تراش بہت مشہور شعر ہے. اندری رامی خراش ہومی تراش تا دمے آخر دمے فارغ مباش. خلاص ہو گیا تو لگے کہیں بھی اطمینان نہیں, اندر ہی رہ می خلاش ہو می تراش تا دمے آخر دمے پائے مگائے پڑھتے رہتے تھے حضرت اندر ہی رہ می خلاش. خود حضرت کا حال یہی تھا, مطلب ڈرتے ہی رہتے تھے. اب حضرت کا انداز الگ تھا, ابھی نہیں کہ رونا دونا سامنے یہ, لیکن روتے ہی رہتے تھے دل میں, کبھی واپس نہیں ہوتی تھی. اللہ تعالیٰ حضرت کے مغفرت فرمائے, درجات کو بلند فرمائے. میرے کوئی معلوم بیان کر رہے تھے, ابھی سوچے میں نہیں آیا, بڑی تو بدن مہان تھے. ہمارے جامع صاحب بہت متاثر ہو گئے, کہا کہ حضرت یہ سمجھا کہ آپ چاہتے ہیں کہ ہم سب لوگوں کو جنت میں اب داخل ہی کر لیں, کوئی ایسی بات بہت غلط کچھ بھی بات. یہ ایسے انداز سے بیان کر رہے تھے کہ جسے آخرت کو پیش نظر, ارے کسی ہمت نہیں تھی کسی کا تھا, لیکن انہوں نے حال میں کر دیا حضرت آپ کا حال ایسا معلوم ہوتا ہے کہ ہم سب لوگوں کو لے کے اب جنت میں. بہرحال شیطان کی جنگ سے آواز نہ آتی. سلف صالحین کے اخلاق میں سے ایک یہ ہے کہ شیطان کی جنگ سے باز نہ آئے اور نہ اس کے فریب اس کے گھاتوں کی تلاش میں سستی کرے. کیا سیلاب دار سستی کرے آ جائیں گے نہیں؟ جب ہم لوگ معلوم ہوا کہ پرتاپ گڑھ میں جس کے مکان میں رہتے تھے رہن, تو اس کمرے میں پانی آیا تھا, حضرت کو نکلنا پڑتا تھا, بعد میں ماں بڑا گھر آپ سے نکل تو مولانا پھر دیکھا کہ کچھ بن رہا ہے, کہا یہ پہلے کرنا چاہیے, برسات ہے پہلے کرنا چاہیے, جو تیاری وہاں کی پہلے سے کرنا چاہیے. اب کہنے کا سراب آ گیا, اندر پانی آ گیا. یاد رات تیاری آخرت میں بتلایا تھا نا, میں دلی گیا ہمارا تھے وہ یاد آیا تھی جگہ سمجھ میں کہا تھا, لیکن میں کہا حضرت میں جا رہا ہوں. کہاں جا رہے الہ؟ نہیں میں نے کہا میں الہ آباد جا رہا ہوں. ٹھیک ہے جائیے, لیکن وہاں کے جانے کو بھی یاد رکھیے. اللہ تعالیٰ ان کی اس نصیحت کے بھی جزا دے. کیا یاد ہے تمہیں میں کہہ رہا ہوں, بیان کیا کئی مرتبہ بیان کیا. مولانا کہا جب میں جیسے بمبئی میں گیا, مولانا مولانا حنیف صاحب پڑھے ہوئے تھے, کوئی پوچھے والا نہیں آدمی بہت کم تھے. مولانا حنیف صاحب ہمارے خاص استاد بھی تھے, صاحب حال بھی تھے, کہیں معلوم ہے فلاں جگہ ہے وہ, تو میں گیا. مجھے کوئی نہیں تھا اس وقت, ان کے پاس کوئی نہیں تھا, شاید کوئی رہا ہو میں نے دیکھے. انہوں نے آخرت پر ایسا بیان کیا مولانا, مجھے قدر ہوئی. میں نے آ کے بیان کیا, میں نے آخرت پہ ایسا بیان نہیں سنا تھا, صرف میں اور وہ میں. اس وقت مجھے ان کی بڑی قدر ہوئی, آخری میں چل وہ اچھا ہوا چلا گیا. اتنی قدر ان کی نہیں تھی جتنا اس وقت مجھے قدر ہوئی کہ وہ آ کر آخرت ان کو اتنی پیش نظر, اور میرے لیے انہوں نے کیا بیان تو میرے لیے کیا انہوں نے. حال تو ان کا تھا لیکن بات تو مخاطب میں تھا. یہ بہت بہت اثر ہوا مجھے, اللہ ان کو جزائے خیر. اللہ تعالی سلف صالحین کے اخلاق میں سے ایک یہ ہے کہ شیطان کی جنگ سے باہر نہ آتے اور نہ اس کے فریب اس کے گھاتوں کی تلاش میں سستی کر دے. کہاں سے وہ ہلاک کرے گا بتائیے, اس کی کیا کا مثال دے جائے. سنی لیجیے یہ بڑی بات, اس خسرت سے آج کل اکثر لوگ غافل. چاہتے تو یوں کہ جیسے شیطان ہمیں دھوکہ دینے سے غافل نہیں ہوتا, ہمیں بھی اس سے غافل نہیں ہونا چاہیے. چاہیے تو یہ تھی, جب دشمن تمہارا غافل نہیں ہے تم کیسے غافل ہو گئے؟ وہ تو ہر وقت ہاتھ میں لگا ہوا, اچھی کتابیں ہی نہیں سنانے لائق. کبھی کبھی آتا ہے, کبھی تو عبداللہ نے چھپوایا اس کو, یہ نہیں یہ لوگ غافل ہیں, کبھی کبھی نہیں کچھ یہ لوگ ملتا. وہ تو ہر وقت گھار میں لگا ہوا ہے اور اس پر حریص ہے کہ انسان کو اللہ تعالیٰ کے غضب میں ڈال دے. حریص پوری کوشش یہ ہے کہ ان لوگوں کو ایسے ہم مردود ہوئے, اس بنا پہ ان لوگوں کو بھی ہم مردود بنائیں گے. یہی تو پودے میں آیات فرماتے ہیں کہ جب شیطان انسان سے تین باتوں میں سے ایک حاصل کر لیتا ہے تو کہتا ہے مجھے مزید کی ضرورت نہیں. اول اس کا تکبر کرنا, تکبر بہت بڑی بات ہے, بہت بڑی بات ہے. رائی کے برابر تکبر ہوا جنت میں نہیں جائے گا, آئیے نہیں اللہ تعالیٰ محفوظ ہے. ان نلیل علم طغیان کمال المال, حدیث مجموع البحار میں علم کے لیے بھی طغیان ہے جیسے مال کے لیے. ہمارے حضرت فرماتے ہیں کردار یا پھر عبادت, عبادت میں بھی طغیان, یہ حضرت کی بات ہے, وہاں تو وہی ہے. علم کے لیے بھی طغیان ہے, یہ صرف عمل کے لیے طغیان نہیں, یا صرف مال کے لیے طغیان نہیں, بلکہ علم دین حاضر کرتا ہے اس میں طغیان آ جاتا ہے. سرکشی مجمول دھیان میں علم کے لیے ٹوٹ گیا, ہمیں صرف سمجھتے ہیں مال کے لیے ٹوٹ گیا ہے, اور میں حضرت نے اس پہ آگے بڑھا دیا ہے. وہ کہتا ہے کہ پھر عبادت, عبادت میں بھی ٹوٹ گیا ہے, عبادت کر کے بھی ٹوٹ گیا پیدا ہوتا ہے. عبادت تو کیا ہو جاتا ہے, عبادت پرست ہو جاتا ہے بجا خدا پرست ہونے کے. خدا پرست عبادت تو خدا پرستی کے لیے ہے, تو عبادت ہی مقصود. یہ بہت اچھا ہے, مجھے تین باتوں میں سے ایک حاصل کر لیا تو کہتا ہے مجھے مزید کی ضرورت نہیں. اول اس کا تکبر کرنا, دوم اپنے اعمال کو زیادہ سمجھنا. جو اللہ کی عبادت کتنا کرو گے, حدیثوں میں غالب آیا ہے مجھے, اگر کوئی شخص پیدا ہونے کے بعد ہی سجدے میں چاہیے آخر تک سجدے میں رہا تب بھی اللہ کہاں قضا نہیں کر سکتا. دوم اپنے اعمال کو زیادہ سمجھتا. کیا فرماتے تھے امام شاہ رسول اللہ صلی اللہ علیہ وسلم, کیا ہے سو مرتبہ سبحان اللہ کہہ لیتے ہو تو تکبر کرتے ہو. فرماتے تھے کہ لاکھوں لاکھ سال سے فرشتے سبحان اللہ کہہ رہے ہیں, تمہاری سبحان اللہ کہنے کیا وقت ہے. اس وجہ سے اللہ کا شکر ادا کرو جو کر رہے ہو, تکبر نہ کرو. ماشاء اللہ تک بات ماں محمد احمد صاحب کہتے تھے کہ کہو تلخ دوا کھا کر کے یا پی کر کے کوئی تکبر کرتا ہے, اب کسی پہ احسان رکھتا ہے کہ میں نے تلخ دوا کھایا, ابھی اپنے لیے کیا یہ تو عبادت کا. امام محمد احمد صاحب کی بات ہے, یہ بھی مارفت کی بات ہے کہ تلخ دوا کڑوی کتر نہیں کرتے, کڑوی دوا پی کر کے کوئی تکبر کرتا ہے کہ ہم نے پی لیا, ابھی پی لیا, اپنے لیے پی لیا, اپنے مرد کی صفائی لیے پیا, ہمارے اوپر کیا احسان رکھتے ہو. یا اگر تم نے عبادت کیا اللہ کی تعریف کیا اپنے لیے کیا, ہمارے اوپر کیا احسان رکھتا ہے. اچھی بات ہے, سمجھ آئے نا, بہت اچھی بات. ایک ایک بات بزرگوں کی بس اصلاح کے لیے کافی ہمارا ہے. بہت مثال دیتے تھے آپ سب, کیلا لے آؤ دیو لے آؤ, لوگ کہتے ہیں کہ ظاہر کی ضرورت نہیں ہے. حضور اقدس صلی اللہ علیہ وسلم کیا دعا فرمایا, اللہم جعل سریعتی خیر من علانیتی وجعل علانیتی صالحہ, ہے کہ نہیں, حدیث دعا ہے. اللہم جعل سریعتی خیر من علانیتی وجعل علانیتی, یہ حضور کی دعا کتنی جامع دعا ہے. مجھے اللہ مجل سریعتی خیر میرا لانی تھی وجہ لالا نہیں تھی صالحہ, یہ نہیں کہ ہمارا باقی اچھا ہوا تو ظاہر کی ضرورت نہیں, وجہ ظاہر بھی ہمارا صالح بنائیے اور اس صالح جو ظاہر اس سے اچھا باقی کر دیجیے. یہ اس کی مثال دیتے تھے کہ بہت سے لوگ بددین لوگ کہتے ہیں کہ دل درست ہو گیا, اب کیا ہے ضرور ظاہر کی نہیں کہا, کیلا لے آؤں, کیلا کے چھلکا اتار دو, تھوڑی دیر بعد وہ بوجھے پر مکھی آ جائے گی, اس چھلکے سے اس باطن کی حفاظت ہے, اس باطن کی حفاظت کے لیے اس چھلکے کی ضرورت ہے کیلے کی. اسی طریقے سے اگر صرف باطن باطن کرتے رہے گا ظاہر نہیں گمراہ ہو جاؤ گا. محمد हाँ वो भी मतलब बिल्कुल एक साल पूछा हमसे उनके बारे में वही सब बात थी ना कि आपने माँ मोहम्मद अहमद साहब से क्या क्या नई चीज पाई। मैंने कहा जो हजरत को पाया वही उनको पाया, बस यही चीज देगी, कोई फर्क नहीं पाया मैं कहने का तर्ज है। अब वो उनका जलाली किसी में डांट और देते थे, वहां डांटते भी नहीं लेकिन कहते सब कुछ है, कोई छोड़ते नहीं थे, चाहे हम हो या वो, कहते रहते सच कहता हूं कहते थे, हम समझ जाते थे ये कह रहे हैं इसलिए। अब वो तो बड़बड़ा कह देते थे, अब हमने से क्या उनको डकिया दिया कर दिया, ये सब नहीं करते थे लेकिन कहते सब से पूरी तालीम तक इस राह बातिन की ये चलिए खाए। इस किताब को पसंद करना यही बड़ी बात है, इस राह से किया हम लोग नहीं कर रहे थे। सोम अपने गुनाह को भूल जाना ये भी है, तीनों बात देखिए, मुझे मरीज तकबुर करना चाहे माल पर तकबुर हो, चाहे जा पर तकबुर हो, चाहे इबादत पर तकबुर हो, चाहे अपने नफ्स पर तकबुर हो, कुछ भी तकबुर बुरा, किसी चीज को तकबुर बुरा है। अपने आमाल को ज्यादा समझना हजरत की विशाल सुबह है। सोम अपने गुनाह को भूल जाना ये भी है, गुनाह किया भूल गया। एक रवाज में चार बातें आई हैं, पेट भर का खाना और ये सब की जड़ है, खा लिया है, खा लिया है कुछ सुन्नत के मुताबिक, क्योंकि बाकी तीनों इसी से पैदा होती हैं। लीजिए ये भी है बहुत बातों कहते हैं कि बुजुर्गों ने कम सोना कम खाना मौका दिया, कहते हैं तुम्हारे क्या कम सोना खाएंगे, खाली सोना ही तो नहीं कर दिया है, सोना खाली खाने बस कम खाना है ना, न कम न छोड़ना है न बहुत ज्यादा खाना है, दोनों के दरमियान में रहना है। सोना भी है कम सोना, इतना छह घंटे आगे डाटा कहता है तब ये नहीं कि अब कहा खूब सो तो अब दस घंटा पंद्रह, अरे बहुत सोते हैं लोग, सुबह से जोर बोलता सोते हैं बहुत से लोग, कहते हैं सोने में वक्त अपना निकाल रहा हूं लफ्ज उधर का, हम ऐसे लफ्ज नहीं बोलते उधर बारह। उम्र भी है कि शैतान बशकर इंसान हजरत जुनेद रहमतुल्लाह के पास आया, गुदड़ी पहने हुए, गले में तस्बीह, खिदमतगारों की तरह कमर बांधे हुए आपके पास आज का अर्ज करने लगा, हजरत आपकी खिदमत में रहना चाहता हूँ, शायद मैं आपकी बरकत हासिल कर सकूं। शैतान क्या सब आपकी खिदमत में रहा और कोई 20 साल तक वजू वगैरह कराता रहा लेकिन आपको बहकाने का कोई मौका उसको नहीं मिला। जब जाने लगा तो आपसे दरियाफ्त करने लगा, क्या आपने मुझे पहचान लिया है? आपने फरमाया मैंने तुझे आते ही पहचान लिया था शैतान तुम और खिदमत कर रहा था, तो तू शैतान है। कहने लगा आप साबित कदम मैंने किसी को नहीं दिया, कोई सुन्नत मुस्ताहब भी फौत नहीं हुआ। आपने फरमाया दूर हो ऐ मलून, तू चाहता कि कोई ऐसी बात पैदा किए बगैर न जाए जिससे मेरा दिन खराब हो, ये भी जिससे मेरा दिन खराब हो, यानी मुझे उजूब और खुद पर हंदी में डाल देना चाहता है। पुदैरी में आया फरमाते हैं कि अगर आदमी 40 साल की उम्र तक पहुंचकर भी गुनाह न छोड़े और अपनी सरकशी से तायब न हो तो शैतान उसके चेहरे पर हाथ फेरता है और कहता है कि निजात न पाने वाले चेहरे पर मैं फेरा हूं निजात नहीं। मैं कहता हूं इसी की तायद करती है वह हदीस जो तबरानी ने मरफूअन नकल की है कि जो शख्स 40 साल की उम्र को पहुंचे और उसके हसनात सयाद पर गालिब न हो तो अपनी जगह दोजख में बना ले। हदीस मोहम्मद इब्ने सीरीन रहमतुल्लाह फरमाते हैं कि आदमी का अपने को लोगों से मुमताज देखने से बढ़कर शैतान का फरेब कोई नहीं है, क्योंकि जब वो इस हालत में मरता है तो वही अल्लाह ताला की नाराजगी में मरा कोई अमल भी उसे मुफीद नहीं होगा। अपने को बेहतर कौन कैसा है तुमको क्या मालूम, अपने को बेहतर कैसे। हबीब आजमी रहमतुल्लाह फरमाते हैं कि अगर अल्लाह सुबहान तआला ने मुझे अपने सामने खड़ा करके ये हुक्म दिया कि एक सजदा ला जिसमें नफ्स और शैतान का हिस्सा न हो तो तुझे मैं जन्नत में दाखिल करूंगा, तो मैं अर्ज करूंगा कि ऐ परवरदिगार मुझे ऐसा सजदा नसीब नहीं हुआ। हमारे हजरत मौला फरमाते थे कि अगर शैतान एक सजदा भी अल्लाह के लिए करता तो निजात पा जाता, कभी गुमराह ना होता। एक सजदा भी उसे अल्लाह के लिए नहीं किया, अब उसको लोग आबिद कहते हैं। आबिद कैसे हुआ, उसका मरत कहता रहता हूँ शैतान बहु आबिद आबिद कहता है। जब अल्लाह के लिए एक सजदा भी नहीं किया तो आबिद कैसे हुआ। सदैन दिन रहने के बाद अल्लाह की मार्फत नहीं तो आरिफ कैसे हुआ, न वो आरिफ था न आबिद था न आशिक था कोई नहीं। जो कहते हैं सब कुछ था आशिक नहीं था, मैं कहूँ वो अपनी तरफ से ही पढ़ते हैं। मैं कहता न आबिद था न आरिफ था न आलिम था कोई नहीं था, बेहुदा बकवास करने वाला था, नस्त नाश करने वाला है। साबित उस्मानी बहुत दिन कहते हैं नाश के लिबास में अकड़ क्यों चलता था, लेकिन उस बेचारे ने ये नहीं समझा कि ये हमारी जिल्लत का हमारी तबाही का हिस्सा बनेगा। बहुत अच्छा देखा वो साहब वहाँ थानवी ने भी जावेद साहब ने बिल्कुल ये वाक्य लिखा है, लेकिन वो छपने वाले था हम भी छपवाए थे, बहुत लिखा हजरत ने। अरे थानवी के अशार भी बहुत अच्छे हैं, उसको देखने लायक पढ़ेंगे, हर लिखा हुआ कहीं है। पूरे जो हजरत ने पढ़ाया हम लोगों को सूरह बकरा, तो उन्होंने पूरी तफसील लिखा है हमारा। अल्लाह मुझे अपने सामने खड़ा करके ये हुक्म दिया कि एक सजदा ला जिसमें नफ्स और शैतान का हिस्सा ना हो तो तुझे मैं जन्नत में दाखिल करूंगा, तो मैं अर्ज करूंगा कि ऐ परवरदिगार मुझे ऐसा सजदा नसीब नहीं हुआ। जितने सजदे की इबादत मार शर्मी ने भी लिखा, इबादत रियाई की बराबर किया उसने, खलीफतुल अर्ज बनने के लिए उसने किया, कोई सजदा का अमल नहीं हुआ। सो ऐ दोस्त आगाह हो जाओ, ऐ परवरदिगार मुझे ऐसा सजदा नसीब नहीं हुआ। सो ऐ दोस्त आगाह हो जा और ये ख्याल न कर कि शैतान ने तेरा पीछा छोड़ दिया है, अगरचे तू बराबर इबादत में लगा हो, बल्कि अपनी इबादत में भी गौर कर और कोशिश से देख उसमें कोई खलल तो नहीं वाक़ हो रहा है। फरमाते हैं सलफ सालिहीन के अखलाक में से एक ये है, जिन उमूर में तकबुर की बूत अभी उनको नजर आती तो उसे अलग फर्क हो जाते हैं। बहुत है मतलब अल्लाह ताला हम सब लोगों को इन अखलाक को इख्तियार करने की तौफीक दे। बातिनी अखलाक, अखलाक का ताल्लुक देखिए सबका बातिन से है, तकबुर बातिनी चीज है। रिया भी ना हो, अपने इबादत पर नजर भी ना हो, इबादत पर नजर। ख्वाजा मोहम्मद नासिम कहते हैं कि हर शख्स का एक वक्त होना चाहिए जिसमें अपने जल्लात अपने तकफीरात का मुराकबा किया जाए। जल्लात लंगिशें क्या हो रही है, कमियां क्या है, इससे फायदा तुम्हें होगा। खूबियों के इस्तेदार से तुम्हारा कोई फायदा नहीं है, कमालात के इस्तेदार से तुम्हारा कोई फायदा नहीं, क्योंकि बाकमाल तो वो मौजूद देख रहा है। उनके यहाँ तो अपनी जिल्लत को पेश करोगे तो वो पसंद होगी। जो चीज़ जहाँ नहीं होती जाता आदमी भाई इलाहाबाद से क्या लिया है वहाँ से क्या लिया है इस दुनिया से, अगर आज तो लेके जाओगे तो अल्लाह को पसंद है। अनानियत तो वहाँ मौजूद है, अनन मुतकबिर मैं हूँ सब कुछ, अब तुम भी लेके जाओ तो क्या कदर होगी वहाँ तवादो। अबू बकर सिद्दीक फरमाते हैं कि वाह अच्छा हुआ कि अल्लाह के यहाँ आजिज़ी ले जाने को पसंद किया गया है, अगर अल्लाह के यहाँ गना ले जाए तो मैं कहाँ से लाता। अब देखिए वो ये कह रहे हैं आजिज़ी तो हर शख्स इख्तियार कर सकता है, चाहे वो नबी हो अनल आजिज़ अनल मुनकसिर हो, मैं मुनकसिर हूँ, नबी भी कर सकता है वली भी कर सकता है। मगर अल्लाह ताला हम सब लोगों को اخلاقی درویشوں کے اختیار کرنے کی توفیق محمد فرمائے، اور اللہ تعالیٰ اپنے انانیت سے، خودبینی سے نکلنے کی توفیق محمد فرمائے. دعا کیجیے. اللہ صلی اللہ علیہ وسلم. اللہ تعالیٰ ہمارے حضرت با محمد رحمۃ اللہ علیہ سے بہت فرماتے تھے ترہائی میں کہ مولانا میں چاہتا ہوں کہ کچھ ہو جائے تاکہ مجھ کو ثواب ملے، بڑے انداز سے کہتے تھے. برابر اللہ تعالیٰ حضرت کو اس سنانے کا بھی ثواب عطا فرمائے اور ان کی روح کو خوش فرما دے، اور جتنی قدر کرنی تھی تندرست نہیں کیا لیکن اللہ تعالیٰ ان کی تعلیمات کو جاری رکھنے سے ان کو خوش کر دے. ربنا تقبل منا انک انت السمیع العلیم رحمتك يا أرحم الراحمين.